Book 2 75 75 ابداء الاسباب 1 كارن دينا لماذا لا تأتي؟ आपण का येत नाही الطقس سيء جدا हवामान खूप खराब आहे لا أأتي لأن الجو سيء جدا मी येत नाही कारण हवामान खूप खराब आहे मी येत नाही कारण हवामान खूप खराब आहे لماذا لا يأتي؟ तो का येत नाही هو غير مدعو त्याला आमंत्रित केलेले नाही هو لا يأتي لأنه غير مدعو तो येत नाही कारण त्याला आमंत्रित केलेले नाही तो येत नाही कारण त्याला आमंत्रित केलेले नाही لماذا انت لا تأتي तू का येत नाहीस ليس معي وقت माझ्याकडे वेळ नाही لا أأتي لأني ليس معي وقت मी येत नाही कारण माझ्याकडे वेळ नाही لماذا لا تبقى तू थांबत का नाहीस ما زال علي أن أشتغل मला अजून काम करायचे आहे لا أبقى لأني لا زال علي أن أشتغل मी थांबत नाही कारण मला अजून काम करायचे आहे لماذا صرت تريد أن تذهب؟ आपण आताच का जाता انا تعبان मी थकलो आहे انا اذهب لاني تعبان मी जात आहे कारण मी थकलो आहे لماذا صرت تريد ان تسافر आपण आताच का जाता الوقت صار متأخرا अगोदरच उशीर झाला आहे انا اسافر لان الوقت صار متأخرا मी जात आहे कारण अगोदरच उशीर झाला आहे الرجاء الذهاب إلى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية.